हिरो मात्र मार्सल इम्पोरियममा। रेडियो अर्पण 104.5 मेगाहर्ट्ज। यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556562290 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसएल पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। मल्टीलर्निंग एकाडेमी मैथ साइंस र टेस्ट नदी 5 विषय में मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इंग्लिश जापानी कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटिच्यूट मल्टीलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेवलपमेंट बैंक को माथि मोबाइल 9842146174। नमस्कार। अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको अपरान्ह 4 बजेको अर्पण खबरमा स्वागत छ। म ध्रुवराज खनाल। खबर विस्तारमा उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले संविधान जारी गर्नु अघि स्थानीय निकायको चुनाव हुने दावी गर्नुभएको छ। उहाँले जनताको आवश्यकता नबुझ्दा ए माओवादीले स्थानीय निर्वाचनको विरोध गरेको आरोप लगाउनुभयो। गौतमले बेपत्ता भएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन अनुसार बलात्कार लगायत जघन्य अपराधमा संलग्नलाई कार्यवाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। अर्घाखाँसीको जिल्ला प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै गौतमले पूर्व सहमति अनुसार नै संविधान निर्माणपछि राष्ट्रपति उपराष्ट्रपति र सभामुखको चुनाव हुने बताउनुभयो। शहरी विकास मन्त्री डाक्टर नारायण खड्काले जनमत संग्रहमा गएर भए पनि आगामी माघ 8 गते भित्र संविधान जारी गरिने बताउनु भएको छ। मन्त्री खड्काले संहिताका बारेमा संविधान सभामा दलहरूबीच सहमति हुन नसकेकोमा जनमत संग्रहमा जान सकिने बताउनु भएको हो। रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो, संहिता 7 प्रदेशको हुने कि 11 प्रदेश, बहुपहिचान कि एकल पहिचान, मधेसमा 1 प्रदेश कि बहुप्रदेश, यस बारेमा संविधानसभामा टुङ्गो लाग्न नसकेकोमा जनमत संग्रहमा जान सकिन्छ। हामी जनताको म्यान्डेट लिएर भए पनि माघ 8 मा संविधान जारी गरेर छाड्छौं। संविधानको प्रस्तावनामा ए माओवादीको जनयुद्ध शब्द आफहरूको बहुलवाद शब्द राख्ने नराख्ने भन्ने विवाद चलिरहेको, मौलिक हकमा महिला हक र नागरिकताको विषयमा बहस चलिरहेको र संवैधानिक अदालतको विषयमा सहमति हुन बाँकी रहेको बताउँदै मन्त्री खड्काले शासकीय स्वरूपका बारेमा यसबाहेक धेरै बुदामा दलहरूबीच सहमति भइसकेको बताउनुभयो। आमा सुरक्षाबारे जनचेतना जगाउने उद्देश्यले सरकारले सुरक्षित मातृत्व सम्बन्धी 1 महिने अभियान शुरू गरेको छ। अभियानको स्वास्थ्य मन्त्री खगराज अधिकारीले उद्घाटन गर्नुभयो। अभियान अन्तर्गत महिनाभर महिलाको गर्भावस्था सुत्केरी हुँदा र भइसकेपछिको स्वास्थ्य सुरक्षा सम्बन्धमा जनचेतना जगाउने गरी प्रचार प्रसार गर्ने र्याली छलफल लगायतका कार्यक्रम गरिनेछ। यस्तै गर्भावस्थामा 4 पल्ट स्वास्थ्य जाँच, स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराउने, यौन तथा प्रजनन स्वास्थ्य र परिवार योजना सेवा बारे पनि जनचेतनामूलक कार्यक्रम हुने परिवार स्वास्थ्य महाशाखाले जनाएको छ। पूर्वी चितवनमा रहेको हंस मनोरञ्जन केन्द्रले रत्नगर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघ खैरनीका नवनिर्वाचित पदाधिकारीहरूलाई आज बधाई तथा स्वागत गरेको छ। स्वागत कार्यक्रममा बोल्दै दुवै संघका अध्यक्षहरूले पूर्वी चितवनको पर्यटन विकासको लागि व्यवसायबीच एकता आवश्यक रहेको बताएका थिए। कार्यक्रममा रत्नगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञान बहादुर विश्रुवालले पर्यटन विकासको लागि सम्भावना बोकेका क्षेत्रको पहिचान गर्नुपर्ने र त्यसका लागि संघ तयार रहेको बताउनुभयो। उद्योग वाणिज्य संघ खैरनीका अध्यक्ष गुणराज श्रेष्ठले पेशागत सुरक्षाको लागि व्यवसायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा केन्द्रका प्रबन्ध निर्देशक गौरीश्वर सापकोटाले पूर्वी चितवनको पर्यटन विकासलाई टेवा पुर्याउन रत्नगरमा सुविधा सम्पन्न मनोरञ्जन केन्द्र स्थापना गरिएको जानकारी दिनुभयो। कार्यक्रम केन्द्रका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा भएको थियो। इजिप्टको एक अदालतले 683 जनालाई मृत्युदण्डको सजाय सुनाएको छ। मृत्युदण्डको सजाय पाउनेमा मुस्लिम ब्रदरहुडका नेता मोहम्मद बौदी समेत रहेका छन्। सजाय पाउने सबै पूर्व राष्ट्रपति मोहम्मद मोर्सीका समर्थक हुन् भने उनीहरूमाथि गत वर्ष एक पुलिस स्टेशनमा हमला गरेको र एक प्रहरीको मृत्युमा जिम्मेवार रहेको आरोपमा दोषी ठहर गरिएको थियो। यसका साथै अदालतले गत मार्चमा फाँसीको सजाय सुनाएका 529 जना मध्ये 492 जनाको सजाय आजीवन कारावासमा बदलेको छ। अदालतको मृत्युदण्डको फैसलाको संयुक्त राष्ट्रसंघ र मानवाधिकार कर्मीहरूले भने विरोध गरेका छन्। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज किङ्स इलेभेन पञ्जाब र रोयल च्यालेन्जर्स बेंगलोर बीच प्रतिस्पर्धा हुँदैछ। अंक तालिकाको पाँचौं स्थानमा रहेको बेंगलोरले शीर्ष स्थानमा रहेको पञ्जाबको सामना गर्न लागेको हो। जारी प्रतियोगितामा अपराजित यात्रा कायम राखेको पञ्जाब आजको खेल पनि जित्ने मनस्थितिमा रहेको छ भने लगातार पछिल्लो दुई खेल गुमाएको बेंगलोर तेस्रो जितको खोजीमा रहनेछ। अवस्थ अपरान्न 4 बजेको अर्पण खबर सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर 0556362090 रंग रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेटर को व्यवस्था का साथ ही एसएल पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। मल्टीलर्निंग एकाडेमी म्याथ साइंस र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इंग्लिश जापानीज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टीलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेभलपमेन्ट बैंकको माथि मोबाइल 98452146174। अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा। हामी कहाँ टिभी, डिप फ्रिज, वासिङ मेसिन, भ्याकुम क्लिनर पाइनुका साथै एलसीडी र एलईडी टिभीहरू पनि उपलब्ध छन्। चौधरी ग्रुपद्वारा वितरित एलजी, टोशिबा, क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ। पुनश्च होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ। सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम रनपा चौरा चोक चितवन। मोबाइल नम्बर 98550 62408 98450 43954।